एक सर का था सवाल, 72 के सर दिए, 72 के सर दिए, दामन अजल का भर दिया बेकसीमाम ने, को जिंदगी का करीना सिखा दिया, कुर्बानिए हुसैन अलैहि सलाम ने, हाय शहे करबला हाय हुसैन गरीब, कुश्ताए तेरे जफा हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन दिले मुस्तफा पारा कल्बे बतूल, तशना दहन तशना लब खस्ता जिगर दिल मलूल, हाय असीरे बला हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला दश्त में 40 दिन पाया न तूने कफन, हाय शहे पे मजार हाय गरीब उलवतन, जानो दिले फातिमा हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला सब्र में और शुक्र में हाय शहे तशना काम, तुझसा नहीं दूसरा ऐ मेरे बेकसी माम, तू है शहीद जफा हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला प्यासे रहे घाट पर नासिर यावर तेरे, कत्ल हुए तशना लब अकबर असगर तेरे, ऐसे जमाना फिरा हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला सहे हर सितम दिल पर बिनते रसूल, जान दिले किन की बैयत फांसी कबूल, वाह तेरा हौसला हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हजारों सलाम ऐ शहे वाला सिफात, बहती रही दश्त में तेरे लहू की फरात, उफ नहीं तूने किया हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, राह में माबूद की खाक चमन हो गया, कासिम नौशाह का टुकड़े बदन हो गया, तूने न की बदवा हाय हुसैन गरीब, हाय शहे करबला हाय हुसैन गरीब, हाय शहे करबला کربلا ہائے حسین غریب، چن کے بجھائے گئے سب تیرے گھر کے چراغ، جسم پہ جتنے تھے زخم اتنے ہی سینے پہ داغ، پھر بھی تو صابر رہا ہائے حسین غریب، شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، نور نہ آنکھوں میں تھا ٹوٹی تھی تیری کمر، لاشائے فرزند پر حال تیرا دیکھ کر روئے تجھے انبیاء، ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، تجھ پہ ستم الحضر تجھ پہ جفا الاما، پایا نہ تو نے مزار سید کون و مکان، ہائے شہِ بے نوا ہائے حسین غریب، شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، دیکھا کہ کلمہ گو جلتا رہا تیرا گھر، پھرتی رہی بیری دا تیری بہن در بدر، روتی رہی سیدہ ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، تیرا غمِ بے پناہ روح کو تڑپاتا ہے، تیری غریبی کا حال یاد جب آ جاتا ہے، روتے ہیں اہل عزا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، آئی جو عاشور کو منزل راز و نیاز، ایک ہی سجدہ تیرا بن گیا روح نماز، رہبر راہ رضا ہائے حسین غریب، شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، قلب محمد کا درد ہے تیرے پیغام میں، تیرا لہو ہے رما شہر گے اسلام میں، دین ہے صدقہ تیرا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، روئے نہ کیوں کر تجھے عابد خستہ جگر، سن کے تیرے غم کا ذکر آج بھی جن و بشر، کرتے ہیں ماتم تیرا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، ہائے شہِ کربلا ہائے حسین غریب، ہائے شہِ